तलोटना कहिले नि जानिन बैगुनीले साथ दिन मानिन म चाहन्थे मायालु कैवलय आफै दुखी बन्दानी फुटुलै जाऊ बन्दानी निष्ठुरीले छोडी हालि मलाई मायालु कैवलय आफै दुखी बन्दानी फुटुलै जाऊ बन्दानी निष्ठुरीले छोडी हालि मलाई आफै दुखी बन्दानी फुटुलै जाऊ बन्दानी निष्ठुरीले छोडी हालि मलाई बन्दानी सम्मासित गयो आज फेरि अर्कैको भर पर्यो म चाहन्थे मायालु कैवलै आफै दुखी बन्दानी फुटुलै जाऊ भन्दानी निष्ठुरीले छोडी हाली मलाई मासित गयो आज फेरि अर्कैको भर पर्यो म चाहन्थे मायालु कैवलै आफै दुखी बन्दानी दुखी बन्दानी फुटुलै जाऊ भन्दानी निष्ठुरी